कोई ज्यादा पुरानी बात तो नहीं है, तकरीबन 25 बरस की बात ही होगी। अमेरिका की मुहिम आई थी कि नहीं ईरान में और तबाह बर्बाद हो गई थी कि नहीं, अपने हॉस्टेजेस को छुड़ाने के लिए कितना बड़ा उनका वो जो प्रोजेक्ट था और किस तरह बर्बाद हुआ सेहरा के अंदर। हालांकि इनका रॉकेट वो चांद पर जाकर सही सेकंड के हिसाब से उतरता है और जमीन के ऊपर ये हाल हो गया, इसलिए कि हर कुव्वत से बालातर कुव्वत अल्लाह की मौजूद है। तो असल्लाह अय्याती बिल फतह, हो सकता है करीब है कि अल्लाह ताला अहले ईमान को फतह अता कर दे, और अम्र भी निंदे ही, और फिर या अपनी तरफ से कोई खास बात ऐसी जाहिर कर दे, फयुस्बिहु अला मा असर्रू फी अन्फुसिहिम नादिमीन, कि फिर जो ये निफाक अपने दियों के अंदर छुपाए हुए हैं उस पर नादिम होना पड़े। हम तो समझ रहे थे कि ये चिराग बुझा के बुझा, ये तो फैल गया नूर। कदवाए अजाब के मौके पर क्या था, महसूस होता था कि सेहरा में एक चिराग जल रहा है, मदीना मुनव्वरा छोटा सा शहर, चंद हजार के नफूस, 12,000 का लश्कर आ गया है, इजाउकुम मिन फौकिकुम व मिन असफला मिनकुम व इजागतिल अबसार व बलगतिल कुलूबुल हनाजिरा व तज़ुन्नूना बिल्लाहि ज़ुनूना, 12,000 का लश्कर। महसूस होता था कि अब ये बुझा के बुझा ये चिराग बुझ जाएगा, लेकिन हुआ क्या, आंधी आई और उन सबको उड़ा के ले गई अल्लाह की तरफ से, और अम्रिम मिन इंदेही, जंग की नौबत ही नहीं आई। एक दो मुबारजतें हुई है कि जो खंदक को जो है अपने घोड़े को एड़ लगाकर बाज लोगों ने इधर आ गए मुकाबला किया, अम्र इब्ने अब्द वद आया था तकरीबन 90 साल की उम्र का, लेकिन इतना बड़ा पहलवान था उसे कोई अरब में पछाड़ नहीं सकता था, वो आया है और उसने आके जब मुबारजत दी है, अपने घोड़े को एड़ लगाई है, उसने खंदक को कूद कर आ गया मुसलमानों की तरफ, आप मुसलमानों को है तुम में से जो इसे मुकाबला करे। हजरत अली निकले, देखा पस्तकत थे हजरत अली, लंबे तवील नहीं थे, हंसा, तुम मुझसे मुकाबला करने आए हो कि हां, देखो मैं जो भी शख्स मुझसे मुकाबला करने आता है मैं उसे पहले 3 ऑप्शंस देता हूं कि मुझसे वो अपनी कोई ख्वाहिश जो है कहे कि मैं पूरी कर दूं, यानी उसे कत्ल कर, कत्ल तो कर ही देना है मैंने, लेकिन मैं उसकी 3 ख्वाहिशें जो है पूरी कर देना चाहता, कहो। फरमाया मेरी पहली ख्वाहिश है तू मुसलमान हो जा, दूसरी ख्वाहिश है अच्छा तू मैदान जंग छोड़ के वापस चला जा, नहीं, तीसरी ख्वाहिश आ फिर मुकाबला कर। अब हंसा वो ठट्टा लगा, ओ दुनिया में कोई ऐसा शख्स भी है जो अम्र इब्ने अब्द वद के साथ मुकाबला करना चाहता है, लेकिन हजरत अली ने वासिले जहन्नम किया उसे। तो ये मामला जो अल्लाह ताला की तरफ से कोई चीज आ सकती है, अब भी आ सकती है, आज भी हो जो बराहीम का ईमा पैदा आ कर सकती है, अंदाजे गुलिस्ता पैदा, तो फिर क्या होगा, ये अपने दिल ही दिल में शर्मिंदा होंगे, असर्रू वा असर्रू फी अनफुसिहिम नादिमीन, कि ये हम तो निफाक की वजह से समझ रहे थे कि ये चिराग अब बुझ जाएगा, ये मोहम्मद और उसके साथी खत्म हो जाएंगे सल्लल्लाहु अलैहि वसल्लम, इसीलिए काफिरों के साथ दोस्तियां निभा कर रखो, महफूज करके रखो, बचा बचा के रखो, आड़े वक्त में काम आएंगी, कि देखो भाई हम तुम्हारे अब साथ देते रहे थे लिहाजा हमारा कुछ ख्याल कर लो, अब हम तुम्हारे साथी थे इसीलिए करते थे ना। वयकूलु लजीन आमनू, और उस वक्त अहले ईमान कहेंगे, अहाउलाई लजीन अक्समु बिल्लाहि जहदा ईमानिहिम, क्या ये है वो लोग जो अपनी पूरी हिम्मत और इरादे के साथ अल्लाह की कस्में खाया करते थे कि इन्नहु लमाकुम, के वो हमारे साथ थे, ये बदमाश ऐसे थे, ये अंदर से जो है कुफार के साथ मिले हुए थे, इनका ये दोगलापन था। हबतत आमालुहुम फासबहू खासरीन, उनके तमाम आमाल हब्त हो जाएंगे, बल्कि हो गए, यानी कौन से आमाल, मुनाफिकीन मदीना नमाजें तो हुजूर के पीछे पढ़ते थे कि नहीं, बल्कि जो रईसुल मुनाफिकीन था अब्दुल्लाह इब्ने उबई, वो अपनी चौधराहट जाहिर करने के लिए जब हुजूर जुमे का खुतबा देने के लिए खड़े होते थे पहले खुद खड़ा होता था, खजरज का सरदार था, और खजरज जो है वो 3 गुना कबीला था औस के मुकाबले में। हुजूर ने बैत अकबा सानिया के बाद जो 12 नकीब बनाए थे उनमें से 9 खजरज के थे, 3 औस के थे, और इस शख्स को बादशाह बनाने का फैसला हो चुका था, ताज तैयार हो चुका था कि हुजूर तशरीफ ले आए, बेताज बादशाह, इसका ख्वाब धरा रह गया, लिहाजा ये अव्वल रोज से मुनाफिक था, फौरन ईमान भी नहीं लाया, ये गज़वे बदर के बाद ईमान लाया, लिहाजा ये वो शख्स है कि जो पहले खड़ा होता था لوگوں دیکھو یہ اللہ کے رسول ہیں، ان کی بات توجہ سے سنو. اذا جاءك المنافقون قالوا نشهد انك لرسول الله والله يعلم انك لرسوله والله يشهد ان المنافقين لكاذبون. اے نبی، جب یہ منافق آپ کے پاس آتے ہیں اور کہتے ہیں ہم گواہی دیتے ہیں کہ آپ اللہ کے رسول ہیں، اور اللہ سے بڑھ کر اور کون جانتا ہے کہ آپ اس کے رسول ہیں، لیکن اللہ گواہی دے رہا ہے کہ جھوٹ بول رہے ہیں. ان کے دل میں یہ بات نہیں ہے، ان کے دل میں یہ نہیں ہے، یہ جھوٹ بول رہے ہیں. تو وہ لوگ تھے کہ یہ لوگ ہم انہیں کیا سمجھتے تھے. ظاہر بات ہے کہ مسلمان وہ تو حسن ظن سے کام لیتا. اچھا بھائی، یہ لوگ کہہ رہے ہیں کہ عذر ہے، عذر ہوگا، چھوڑو ان کا معاملہ اللہ کے حوالے. وہ تو حسن ظن سے کام لیتے تھے، تو اس وقت حیران ہوں گے اور کہیں گے جب وہ پردہ چاک ہوگا ان کے نفاق کا. وَيَقُولُ الَّذِينَ آمَنُوا أَهَؤُلَاءِ الَّذِينَ أَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ إِنَّهُمْ لَمَعَكُمْ. یہ وہ لوگ ہیں، یہ ان کے کردار، یہ ان کے کرتوت. حبطت اعمالهم، ان کے سارے اعمال اکارت ہو گئے، نمازیں گئیں، روزے گئے، کوئی مجبورن کو صدقے دیے تھے وہ بھی گئے، کہتے تھے مال لے لو جان بچاؤ، یہ ہم آپ کے ساتھ مالی تعاون کر دیتے ہیں، ہمیں جنگ میں جانے سے جو ہے ایگزمپشن دے دو، یہ سارا مجبوری کا. لیکن یہ کہ وہ سارے ان کے اعمال اکارت ہو گئے، فاصبحوا خاسرین، اور وہ ہو گئے خسارہ پانے والوں میں. ان تین آیتوں کے پس منظر میں وہ آیتیں تھیں، یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ. اے اہل ایمان، اب انہیں گویا کہ جھنجھوڑا جا رہا ہے کہ منافق ہو لیکن ہو تو مسلمان ہونے کا دعویٰ تو کر رہے ہو، خدا کے لیے سوچو، اپنے غریبانوں میں جھانکو، کیا کون سا راستہ تم نے اختیار کیا ہے. من یرتد منکم عن دینہ، جو کوئی تم میں سے دین سے، اپنے دین سے پسپائی اختیار کرے گا، فسوف یاتی اللہ بقوم، تو عن قریب اللہ ایسے لوگوں کو لے آئے گا، یحبہم، جن سے وہ محبت کرے گا، یحبونہ، وہ اس سے محبت کریں گے، اذلت علی المؤمنین، اہل ایمان کے حق میں نہایت نرم، رؤوف الرحیم، عزت علی الکافرین، اہل کفر پر بھاری سخت، فولاد ہے مومن، یجاہدون فی سبیل اللہ، اللہ کی راہ میں جہاد کریں گے، ولا یخافون لومت لائم، اور کسی ملامت کرنے والے کی ملامت کی پرواہ نہیں کریں گے، ذالک فضل اللہ یوتیہ من یشاء، یہ اللہ کا فضل ہے، وہ دیتا ہے جسے چاہتا ہے. اللہم اجعلنا منہم، اللہم اجعلنا منہم، واللہ واسع علیم، انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون ومن یتول اللہ ورسولہ والذین آمنوا فإن حزب اللہ هم الغالبون. اللہم ربنا اجعلنا منہم، آمین یا رب العالمین. ہو حلقہ یارہ تو بریشم کی طرح نرم، رزم حق و باطل ہو تو فولاد ہے مومن. محترم ڈاکٹر اسرار احمد صاحب، اللہ کے محبوب بندے، سورہ مائدہ کی آیات 54-56 کی روشنی میں ہمیں ان کی خصوصیات سے آگاہ کر رہے تھے، اور اس سے پہلی تین آیات کے حوالے سے انہوں نے حالات حاضرہ پر بھی کسی درجے میں روشنی ڈالی. اگرچہ اس سلسلے کا ان کا مفصل پروگرام کل انشاءاللہ منعقد ہوگا قرآن اکیڈمی میں صبح 10 بجے، قرآن اکیڈمی خیابان راحت ڈیفنس فیز 6 میں انشاءاللہ ڈاکٹر صاحب کا پروگرام کل صبح 10 بجے منعقد ہوگا، جس میں ان کے خطاب کا موضوع ہے انسانیت کے اصل دشمن کون. انشاءاللہ یہ تفصیلی بیان ہوگا، اور اس کے بعد سوال جواب، جو بھی سامعین وہاں شریک ہوں گے ان کے سوالات کے جوابات بھی دیے جائیں گے. تو اس کے لیے خواتین کے لیے بھی باپردہ شرکت کا انتظام ہے، تمام حضرات اور خواتین سے شرکت کی گزارش ہے. ڈاکٹر صاحب کے دروس، خطابات اور کے آڈیو ویڈیو کیسٹس اور کتابوں پر مشتمل ہمارا مکتبہ باہر موجود ہے، واپس جاتے ہوئے ان سے ضرور استفادہ کیجئے گا. اور آج کے پروگرام کا کیسٹ بھی کل انشاءاللہ آپ کو قرآن اکیڈمی میں مل سکے گا. اور آغاز میں جیسے آپ کو بتایا گیا تھا کہ انشاءاللہ رمضان المبارک کے دوران یہاں پر دورہ ترجمہ قرآن کی محفل منعقد ہوا کرے گی، جہاں ہر 4 رکعت میں جتنا قرآن مجید پڑھا جائے گا اس کا پہلے آپ کو مختصر ترجمہ اور تشریح بیان کی جائے گی، اس کے بعد تراویح میں باجماعت دعا مانگ کر جائیے. آپ تشریف رکھیے، دعا بھی ہوگی اس کے بعد. جی بس اسی پر میں ڈاکٹر صاحب سے گزارش کروں گا، وہ دعا کر لیں. الحمدللہ الذی ھدانا لھذا وما کنا لنھتدی لولا ان ھدانا اللہ. اگر آج جو کچھ بیان ہوا ہے اس سے آپ پر کوئی ہدایت کے راستے روشن ہوئے ہوں، کوئی ایسی حقیقتیں کہ جو پہلے اچھی طرح واضح نہیں تھی آج واضح ہو گئی ہوں، اس پر اللہ کا شکر ادا کیجیے. میرے لیے دعا کیجئے اور اللہ تعالیٰ سے دعا کیجئے کہ الحمدللہ الذی ہدانا لہذا، کل تعریف اس اللہ کے لیے ہے جس نے ہمیں یہ ہدایت عطا فرمائی. وما کنا لنہتدی لولا ان ہدانا اللہ، اور ہم ہرگز ہدایت یافتہ نہ ہو سکتے اگر اللہ ہی ہمیں ہدایت نہ دیتا. لیکن اس کے ساتھ ہی دوسری دعا، ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا، پروردگار جب تو نے ہمیں ہدایت دی ہے اب ہمارے دلوں کو ٹیڑھا نہ ہونے دے، اس ہدایت پر استقامت عطا فرما. اے اللہ، تیرے نبی نے ہمیں بتایا ہے کہ تمام انسانوں کے دل تیری دو انگلیوں کے مابین ہیں، تو جدھر چاہتا ہے پھیر دیتا ہے. ہمارے دلوں کو ایمان کی طرف، تقویٰ کی طرف، احسان کی طرف، جہاد فی سبیل اللہ کی طرف پھیر دے. اے اللہ، ہمارے دلوں میں سے نفاق کے بیج نکال دے. اے اللہ، ضعف ایمان کی لانت سے ہمیں نکال لے. اللہم ربنا زدنا ایمانا وہدا وعلما نافعا وعملا صالحا متقبلا. اے اللہ، ہمارے ایمان میں اضافہ فرما. اے اللہ، ہماری ہدایت میں اضافہ فرما. اے اللہ، ہمارے ایسے اعمال میں اضافہ فرما کہ جو صالح ہوں اور جو تیرے ہاں شرف قبول حاصل کر لیں. اللہم انصر الاسلام والمسلمین. اے اللہ، مسلمانوں کی مدد فرما. اللہم انصر مسلمی افغانستان. اے اللہ، افغانستان کے مسلمانوں کی مدد فرما. علی عدوک و عدوہم، ان کے اور تیرے دشمنوں کے خلاف ان کی مدد فرما. اللہم لعن الکفرۃ والمشرکین. اے اللہ، کافروں کو اور مشرکوں پر لعنت فرما دے. اے اللہ، اللہم خالف بین کلمتہم ومزق جمعہم، ان کی جمعیت کو شیرازہ بکھیر دے، ان کو تتر بتر کر دے. وزلزل اقدامہم، ان کے قدموں میں لرزش اور کپکپاہٹ پیدا کر دے. وانزل بہم باسک الذی لا تردہ عن القوم المجرمین. اور اللہ، ان پر اپنا وہ عذاب نازل فرما جو تو اپنے مجرم لوگوں کے اوپر لازم نازل کرتا ہے. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.